मसंगा जुदौले नचिले मसंगा जाउले कुहुला त्यो मसंगा जुदौले नचिले मसंगा जाउले डाँडा पारीको गाउँमा गोधुली त्यो साँझैमा डाँडा पारीको गाउँमा गोधुली त्यो साँझैमा पारी को गाउँ